तसनु कर माले आरे को त्यसै माथि तिमले फिर पारेको चारैतिर बाटो छेकी छौ लाग्छ मलाई कर माले भन्दा नि धेरै धोका तिमले देखी छौ माले आरेको त्यसै माथि तिमले फिर पारेको चारैतिर बाटो छेकी छौ लाग्छ मलाई कर माले भन्दा नि धेरै धोका तिमले देखी छौ लाग्छ मलाई कर माले भन्दा नि धेरै धोका तिमले देखी छौ Thank you. कुरालाई लुकायौ, दुखेको घाउ झन बढी दुखायौ, तराईतिर बाटो छेकी छौ। लाग्छ मलाई कर्मले भन्दा नि धेरै धोका तिमीले देखी छौ। कुरालाई लुकायौ, दुखेको घाउ झन बढी दुखायौ, तराईतिर बाटो छेकी छौ। लाग्छ मलाई कर्मले भन्दा नि धेरै धोका तिमीले देखी छौ। लाग्छ मलाई कर्मले भन्दा